खुला बड़ा पजेरो में शरारा जाने हमी गरीब सदे भरी आधी पेट खाने मटा राई जुमा जुमा क्या मसी क्या की छो राई जुमा साथै सुन्न साथ बाट सुन्या किनै गर्छु सस्तो रमाइलो छ एकदम नाइस टु मिट यु दमोली एफएम जोरे नबे थोब्लो दुई मेगा हाजमा वेन वेन जी एन सुनबार के सुनबार 12 बजे बजे सुनुन के कहन कहन के के कहन हैन ओन्डी खानुन हजुर तपाईँलाई काकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर तपाईँ छुटाउनु होला नि फेरि गुड आफ्टरनुन नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 9.2 दमोली एफएमको प्रस्तुति कार्यक्रम होलिडे फनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म हुँ कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्छौँ र त्यसको लागि तपाईँ आउनु पर्ने हुन्छ 0655561781 नम्बर तपाईँ फटाफट डायल गरेर कुराकानीको लागि आउन सक्नुहुनेछ र जानकारी गरे अलङ्की कार्यक्रममा विजेता हुने साथीको लागि व्यवस्था गरेको छ दमोली सक्सेस कर्नर जुन जाइरहेको छ भेडघाटचुर दमोलीमा त्यहाँबाट तपाईँ खाजा खान जान सक्ने एउटा टिकट प्राप्त गर्न सक्नुहुनेछ यदि तपाईँ कार्यक्रममा विनर हुनुभयो भने र हामी कार्यक्रममा विशेष त रमाइला रमाइला यहाँहरूले सामग्री लिएर आउन सक्नुहुनेछ पके पनि सुन्ने सुनाउने गर्छौँ हामी रमाइला हास्य व्यङ्गले भरिएका त्यस्ता सामग्रीहरू र यतिखेर भने कार्यक्रमको सुरुवातमा कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत हो नमस्ते नमस्ते अघि को बोल्नुभयो कहाँबाट नाम त नभनौँ होला है नाम त नभनौँ होला किनकि नाम भन्यो भने फेरि सबैलाई थाहा हुन्छ होइन त्यही त फेरि झन् गाह्रो पर्छ होइन चिनी पछाडि त गाह्रो नपरे कुनै भएन है अनि अहिले ठिकै छ सलिमजी अहिले कहाँ हुनुहुन्छ तपाईँ काठमाडौँ ए काठमाडौँ जाने क्रममा हुनुहुन्छ ओके ओके धेरै धन्यवाद सलिमजी जो अलिकति जाने क्रममा हुँदा हुँदै पनि डमलेफमा सम्झनु भयो कार्यक्रमलाई सम्झनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अनि के छ मतलब काठमाडौँ धेरै समयको लागि जान लाउनु भयो कि एकछिन बस्नको लागि होइन म आज मेरो भोलि फ्लाइट छ होइन ए भने पछाडि भोलि फ्लाइट छ आज जाने क्रममा हुनुहुन्छ कि तपाईँ आमा साथीहरूलाई के भन्न चाहनुहुन्छ सबैले सम्झिन चाहन्छ होइन सबैलाई सम्झिन चाहनुहुन्छ फेरि नबिर्सिनु होला नि फेरि है कसैले नबिर्सनु होला भन्दै सबैले त्यही त सलिमजी पके पनि नेपालीहरूलाई नबिर्सनु होला है साथीभाइ आफ्नो जान कसैलाई पनि नबिर्सनु होला राम्रोसँग काम गर्नु होला राम्रोसँग जानु होला है त्यही त ओके ठिकै छ कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ अलिक स्पेसल के ल्याउनु भएको छ अब साथीभाइसँग छोडेर जाँदैछु है नेपाललाई भन्नुपर्दा है अभियसली एकदम स्याहार त भइ नै हाल्छ होइन सलिमजी त्यही त दुःख लागि नै हाल्छ किनकि अब आफ्नो देशलाई छोडेर जानुपर्ने छ होइन अलिकति रोजगारको लागि विशेष त ल ठिकै छ अघि राम्रोसँग जानु होला राम्रोसँग भामदानी गराउनु होला धेरै बचाउनु होला होइन कमाएको त्यति बचाउनु होला होइन सकेसम्म ओके ठिकै छ सलिमजी कार्यक्रममा आइदिनु भयो पार्टिसिपेट भइदिनु भयो धेरै खुसी लाग्यो हामीलाई नबिर्सनु होला कार्यक्रमलाई नबिर्सनु होला नि फेरि विदेशमा गएर पनि सुन्न सकिन्छ होइन ओके ठिकै छ हुन्छ अहिले छुट्टी नमस्ते है त सलिमजी हजुर बाबा उहाँ हुनुहुन्थ्यो सलिम यहाँ आउनुभएको थियो काठमाडौँ जाँदै हुनुहुन्थ्यो र विदेश जाने तर्खरमा हुनुहुन्थ्यो है ओके कार्यक्रम सुन्दै हुनुहुन्छ यदि सलिमजी भने राम्रोसँग जानु होला फेरि फेरि भन्न चाहेँ शुभयात्रा होइन। ओके ठिकै छ, तपाईँ आउन सक्नुहुनेछ 0965 61 7181 हाम्रो स्टुडियोको नम्बर हो। यो नम्बर तपाईँ ड्रायल गरेर फटाफट रमाइलो कुराकानीको लागि जुट्न सक्नुहुनेछ। विशेष त शनिबारको दिन छ, यो शनिबारको दिनलाई फन रुमे बनाउन सक्नुहुनेछ, जोक सुनाउन सक्नुहुनेछ, क्यारी केजर गर्न सक्नुहुनेछ होइन। अलिकति यो शनिबारको समय भनेको अलिकति बिदाको दिन पनि छ, बिदाको दिनलाई कसरी रमाइलो गर्ने, के गर्ने तपाईँ सोच्दै हुनुहुन्छ होला। यदि त्यसो हो भने टक्क उठाउनुहोस् आफ्नो फोन अनि डायल गर्नुहोस् 0655 61 71 तपाईँ नम्बर यो डायल गरेर हामीसँग कुराकानीको लागि आउन सक्नुहुनेछ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोला। अबको क्रममा भने एउटा रमाइलो खालको गीत राख्न मन लागेको छ। यो गीत रहेको छ मिलन लामा र शान्तिश्री परियारको आवाजमा रहेको अलिकति नयाँ पनि गीत हो है। यो रमाइलो खालको गीत तपाईँ सम्पूर्णको लागि तपाईँ भने फोन डायल गर्दै गर्नुहोला। गाईलाई राम्रो, माछीलाई फुल्न, माया जालमा परेमा चिलिङमा, निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। मिलन लामा अनि शान्तिश्री परियारको आवाजमा रहेको थियो के पनि। र शनिबारको दिनमा कार्यक्रम रेडियो फर्मको यो रमाइलो समयमा बसी भइराखेका छौँ। तपाईँ आउन सक्नुहुनेछ हामीसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर कुराकानी गर्नको लागि। त्यसको लागि पके पनि फोन नम्बर मैले भनिरहेको छु 0655 561 781। तपाईँ यो नम्बर ड्रायल गरेर फटाफट निकै रमाइला रमाइला सामग्रीहरू तपाईँ ल्याउन सक्नुहुनेछ। विभिन्न किसिमका हाँस्य व्यङ्गले भरिएका तपाईँ सामग्रीहरू प्रस्तुत गर्न सक्नुहुनेछ, यो शनिबारको समयलाई फनमै बनाउन सक्नुहुनेछ कि। ठिकै छ, तपाईँहरूलाई पक्कै पनि थाहा छ। र हामी कार्यक्रममा तपाईँहरूले पठाउनु भएका अथवा सुनाउनु भएका त्यस्ता रमाइला रमाइला सामग्रीहरू हामी सुन्ने गर्छौँ र पक्कै पनि। र यतिखेरको क्रममा भने कोही साथी आउने क्रममा हुनुहुन्छ र उहाँलाई यतिखेर ओके ठिकै छ, उहाँको सम्पर्क चाहिँ बिछेर भइसकेको छ। फेरि पनि तपाईँ डायल गर्न सक्नुहुनेछ 561 7181 र रमाइलोसँग कुराकानी गर्न सक्नुहुनेछ। र एउटा जोक्स पनि सुनिहालौँ जस्तो लाग्यो मलाई चाहिँ है। एकचोटि के भएछ अरे भन्नुहुँदा भने है, लोग्ने स्वास्नीको कुराकानीमा आधारित छ जोक्स चाहिँ है। लोग्नेले स्वास्नी सोधेछ होइन, श्रीमतीसँग बिहे गरेर मलाई एकदम धेरै फाइदै फाइदा भयो नि श्रीमती भनेर लगाउने मान्छेले श्रीमतीलाई भनेछ है। अनि चाहिँ सासू मान्छे चाहिँ एकदम प्रफुल्ल भएर अनि के भनिन्छ खुसी हुँदै हो नि होइन अनि कसरी भनेर उसले भनेछ होइन। अनि त्यहाँ लगाउनेले भनेछ अरे मलाई मैले गरेको पापको सजाय म आज जिउँदो हुँदैन पाइरहेको छु नि त भनेर लगाइदियो अरे कि। भने पछाडि एउटा जोक सुनाइसकेको छु, अब जोक सुनाउने पालो चाहिँ तपाईँको छ, तपाईँ आउन सक्नुहुनेछ भनिरहेको छु। यतिखेर भने को साथी हाम्रो सम्पर्कमा आइ पनि सक्नु भएको छ, म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते, को बोल्नु बोकाबाट? रोज घरती पोखरी भन्ज्याङबाट। के छ अझै पोखरी भन्ज्याङतिरको खबर खबर सुनाइदिनुहोस्। मेरो पनि एकदम ठिकठाक छ, बसी बसाउ है। नयाँ खास केही छैन, अलिकति घाम चाहिँ डिफेक्ट छ क्या, लागिरहेको छैन राम्रोसँग है रोजे। अलिअलि लागिहाल्छ है, थोरै लागेर चाहिँ बाँकी छ अलिकति है, किन हो होइन। अनि जाडो कतिको छ, कतिको लागिरहेको छ जाडो? एकदम जाडो छ है रोजी। त्यही पनि अब के गर्ने, यस्तै कहिले जाडो कहिले गर्मी है, यस्तो त भइ नै हाल्छ होइन। अनि आज शनिबार हाम्रो रोजीको प्लान के छ, कहाँ के गर्दै हुनुहुन्छ आज थोरै भन्नुहोस्। आज खालि त्यस्तो त केही छैन, भर्खरै नर्मको धेर आएको हो म नुहाइधुवाइ गरेर आउनु भएको छ होइन, कार्यक्रम टक्क रेडियो सुन्नु भयो होइन। त्यही त रेडियो सुनेको फेरि जोर कार्यक्रम आइरहेको छ भन्ने त लागेको छैन नि। ओके ठिकै छ रोजी, कार्यक्रममा आउनु भएको छ, एउटा रमाइलो खालको केही सामग्री प्रस्तुत पक्कै गर्नुहुन्छ, के सुनाउनुहुन्छ? त्यही त तपाईँ के सुनाउने होला? ओके ठिकै छ, तपाईँ आफ्नो विचार तपाईँ जोक्स पनि सुनाउन सक्नुहुन्छ, क्यारिकेचर पनि गर्न सक्नुहुन्छ, दुइटै गर्नु पनि सक्नुहुन्छ। मैले दुइटै भने के गर्ने? ओके हुन्छ ल, ओके ल ठिकै छ, त्यसो भए दुइटै सुनाइदिनुहोस् न जे परि भएर होला। हुन्छ ल जोक्स सुनाइदिनुहोस् ल। ओके खर्कातिर आउँछ घरमा कि? घरमा दुईजना सँगै थिए होइन, पाहुना आएछ नि रे। ए ल अनि के भएछ? पाहुना आएको देखिरहनु चाहिँ बुढाले चाहिँ बुढीलाई चाहिँ पिरी तारे कि, अनि पिरी तारे अन्त अनि पाहुना चाहिँ यस्तो झगडा गयो नि थामा नि के बस्नेहरू अनि भित्रबाट बाहिर निस्केछ अरे है। बुढाले बुझ्दाखेरि अरे मैलेसँग कहाँ पिटी गर भन्छ अरे, अनि बुढी चाहिँ अनि मैले कहाँ रोग गर भन्छ अरे है, पाहुना पनि मैले कहाँ गएर गो जस्तो कि भन्छ अरे के भने पछाडि कस्तो भइदिएछ क्या रोजी है। निकै रमाइलो खालको जो सुनाइदिनु भयो, धेरै धन्यवाद है। अघि कार्यक्रममा आउँदै गरौँ होला रोजी, अनि अरू सामग्री केही छैन नि ठिकै छ, अहिले पुगिहाल्यो। धेरै रमाइलो थियो होइन, म के भन्नु अरू साथीहरूलाई पनि बानी सिमुनु गराउनुपर्छ होइन रोजी। अहिले चाहिँ हामी छिटिनुपर्ने हुन्छ, छिटियो कार्यक्रममा आउनुभयो, धेरै धन्यवाद। अहिले अघि उहाँ हुनुहुन्थ्यो रोज घटी आउनुभएको थियो, पोखरी भन्छ हामी सम्पर्कमा आउनुभएको थियो, रमाइलो खालको जोक सुनाउनु भएको छ। यतिखेर कोही साथी आइसक्नु भएको छ। हजुर नमस्ते। नमस्ते, को बोल्नु कहाँबाट? प्रतीक्षा थापा। कहाँबाट होला प्रतीक्षाजी? खुदी भनेको यो खुदी चाहिँ कता पर्छ हो? झापुटार माथि। भने पछाडि तपाईँ झापुटार माथि डाँडोबाट फोन गर्नु भएको छ, घाम लाग्यो होला है, मजाले घाममा बसेर फोन गर्नु भयो हो। त्यस्तो पो है भनेजी। ओके ल ठिकै छ प्रतीक्षाजी, हामी प्रतीक्षाजीकै प्रतीक्षा गरेका थियौँ, प्रतीक्षाजी आउनुभयो र अब हामी प्रतीक्षाजीले के सुनाउनुहुन्छ त्यही सामग्रीको प्रतीक्षामा छौँ है, के सुनाउनुहुन्छ? त्यस्तो त मलाई केही पनि थाहा छैन नि त, म त यति गरेको यतिकै गरेको है, फोन लागिहाल्यो है त्यस्तो गरेर क्या, फोनले थाहा नभने क्या, फोनले थाहा पाइदिएको भए त क्या केही न केही हुन्थ्यो होइन, त्यही त कस्तो गाह्रो। ओके ठिकै छ, एउटा जोक सुनाइदिनु न, टक्क साथीहरूले भनेको नि हुन्छ होइन, अरू कसरी सुनाएको जोक्स? आउँदैन मलाई त आउँदै आउँदैन है, त्यसो म सुनाइदिउँ त, म सुनाइदिउँ तपाईँको साथ, हुन्छ सुनाइदिनु एकचोटि कि, तपाईँको साथी र तपाईँ प्रतीक्षा दुईजना भएर होइन कुराकानी गरेको रहेछ होइन, के भएछ भने अनि तपाईँले भन्नुभएछ कि अर्को साथीलाई, सीता अब त म बिहे के अरे मसँग बिहे गर्न सक्दिनँ भनेर त्यस्तो कुरा गर्नुभएछ होइन, अनि तपाईँको साथीले के भनेछ भने कि किन तिमीले म यसलाई कुनै अर्को केटासँग देखायो हो र भनेर त्यस्तो कुरा भएछ होइन। त्यहाँबाट फेरि तपाईँले के भन्नुभएछ भाइ, होइन म यसले मलाई चाहिँ खासै माया नै गर्दैन, अर्को केटासँग देख्यो भनेर तपाईँले त्यस्तो पनि भन्नु भएछ अरे कि। अनि प्रतिशाली जो सकिसक्यो तपाईँ हाँस्नु भएन एकचोटि हाँसिदिनुहोस् ल। ओके भयो भयो, फेरि धेरै नहाँस्ने होला तपाईँ, फेरि हाँस्नु हाँस्ने पाँच मिनटको भयो भने फेरि अर्को साथी आउनुहुन्छ अनि फेरि गाह्रो पर्छ नि त होइन। त्यही त नि बेला ठिकै छ भनेपछि सबै ठिकठाक छ होइन बर्दिचाजी। अहिले भने हामी छुट्टिनु पर्ने हुन्छ, निकै रमाइलो कुरा एन्जोय गर्न पायौँ, सामग्री चाहिँ तपाईँको सुन्न पाएनौँ होइन। हजुर त्यही त, हामी दुखी छौँ कि खुसी छौँ तपाईँ आउनु भनिदिनुहोस्। हुन्छ हुन्छ होला, हुन्छ हुन्छ, ओके ठिकै छ, अहिले छुट्टी हुँदा अघि हुन्छ है त बर्दिचाजी। हुन्छ नमस्ते भाइ। ओके नमस्ते भाइ, हुनुहुन्थ्यो प्रतिशा थापा, आउनुभएको थियो खुदीबाट आउनुभएको थियो, निकै रमाइलो सङ्ख्या, उहाँले त केही भन्नु भएन है, तर उहाँको राई मैले सुनेको थिएँ। ओके ठिकै छ, तपाईँ आउन सक्नुहुनेछ 561-781 हाम्रो स्टुडियोको नम्बर हो, फटाफट तपाईँ आएर रमाइलो कुराकानी गर्न सक्नुहुन्छ। यतिखेर कोही साथी हुनुहुन्छ, नमस्ते। नमस्ते, को हुनुहुन्छ कहाँबाट? केटिएमबाट हो, केटिएमबाट कसले सम्झनु भयो? हाम्रो देवजी हो। हजुर दादा, के छ देवजी हाम्रो खबर? सबै ठिक छ, यसो आएर बिराको दिन छु सर, यसो घुम्दै हिँडेछु यहाँ, के अरे धराराबाट, के अरे कुन ठाउँ यो कुन ठाउँ स्वयम्भू अनि कहाँ घुम्दै आएको छु दादा। ए घुम्दै हिँडेँ तर हजुर तपाईँ त्यही त कस्तो खुसी लाग्यो भने ल, धेरै धन्यवाद छ देवजीको लागि मात्रै सुटुक्क तारी है, धेरै धन्यवाद कार्यक्रमलाई सम्झनु भयो, धन्य तपाईँ जस्तो श्रोताहरू हुनुहुन्छ र कार्यक्रम बाँच्यो छ कि होइन देवजी। हजुर त्यही त, ओके धेरै खुसी लाग्यो, यति टाढा भएर पनि सम्झनु भयो होइन। हजुर, र अनि काठमाडौँतिर बसिरहनु भएको छ, घुमिरहनु भएको छ, अनि मलाई चाहिँ आउने बेलामा गिफ्ट चाहिँ के ल्याइदिनुहुन्छ? अनि त्यही पनि भने के गिफ्टहरूलाई ल्याइदिने भनेर म त सोचेँ भयो कि है। ल ठिकै छ, अघि काठमाडौँ जानुभएको छ, राम्रोसँग घुम्नु होला, सबै ठाउँहरू अवलोकन गर्नु होला है। हुन्छ, अलिकति काठमाडौँमा विशेष त ऐतिहासिक विभिन्न किसिमका मन्दिरहरू हरेक कुराहरू छन्, हरेक पक्षहरूको बारेमा बुझ्नु होला है। त्यही पनि कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ देवजी? खासै केही पनि छैन भनेपछि सबै ओके, ल हुन्छ, दमौलीतिरका सबै साथीहरूले पनि सम्झाउनु भएको छ भनेर म भन्न मिल्दैन है सिधा कुरा। कोही कोही साथीहरूले नसम्झाउनु भएको भए पनि अब मेरो भन्नु केही पनि छैन होइन। र ठिकै छ, जो धेरै साथीहरू सम्झाउनु भएको छ यति मात्रै भन्छु है, देउजी कार्यक्रममा आइदिनु भयो, धेरै खुसी लाग्यो, अलिक छिटो नमस्ते है त। ओके भाइ, उहाँ हुनुहुन्थ्यो देव थापा, मगर आउनु भएको थियो, काठमाडौँबाट हुनुहुन्थ्यो, काठमाडौँतिर घुम्दैछु दाइ, अब कार्यक्रमलाई सम्झाउनु मन लाग्यो अनि साथीहरूलाई सम्झाउनु मन लाग्यो भन्नु हुनुहुन्थ्यो। र तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा, विभिन्न किसिमका सामग्रीहरू लिएर आउन सक्नुहुनेछ, प्रतिभाहरू सुनाउन सक्नुहुनेछ, तपाईँको हाँस्यभङ्गी भरेका धेरै प्रतिभाहरू सुनाउन सक्नुहुन्छ, जोस भन्न सक्नुहुन्छ, क्यारिकेचर गर्न सक्नुहुनेछ तपाईँको विचार है। र अघि यतिखेर भने कोही साथी आउने क्रममा हुनुहुन्छ, उहाँलाई म स्वागत गरिहाल्न चाहे। हजुर नमस्ते। नमस्ते। नमस्ते, कुन लोकाबाट? दुसी चौरबाट, यहाँको शुभ नाम भनिदिनुहोस्। पवित्र धरे। पवित्रजी के गरेर बस्नुहुन्छ दुसी चौरमा? अहिले गोठालोमा बस्नुहुन्छ, फेरि तपाईँ गोठालोमा बसेको बेलामा फेरि अलिकति गाईको गोठालो कि बाख्राको गोठालो? गाई त अरू दुइटैको गोठालो है, फेरि गाई अन्त गएर फेरि अरूको केही खाइदियो भने के गर्नुहुन्छ? फेरि हिमालयलाई पनि करा छ, पछाडि कराइरहेको छ है, होइन भएर छ, ल ठिकै छ, अहिले चाहिँ नकराएको राम्रो होइन। अनि पवित्रजी, हजुर कार्यक्रम कति सुन्नुहुन्छ यहाँले? एकदम भनेको ए भनेको चाहिँ नसुन्ने हो कि तपाईँ, कस्तो मान्छे एकदम धेरै सुन्छु भने तपाईँ, ल ठिकै छ, ओके धेरै सुन्नुहोला है, कार्यक्रम धेरै त आउँदैन, हप्तामा एक दिन आउँछ है। ओके ठिकै छ पवित्रजी, आज के लाउनु भएको छ कसैले? केही ल्याउनु भएको छैन है, आज किनेको तपाईँ यसो भन्नुहोस् न, आज साथीले अलिक कसैले चाहिँ थोरै बोकेर ल्याउनु भएको छ, खास कारण चाहिँ के हो तपाईँ सुटुक्क सुनाइदिनुहोस् न। केही छैन ट्राई गरेको त लागिहाल्यो नि लागिहाल्छ के ओके ठिकै छ पन्ध्रजी कार्यक्रम आइदिनु भयो धेरै धन्यवाद अर्को छिट्टी आउँदाखेरि ल्याउनु होला अहिले छिट्टी नमस्ते है त पवित्र गरेर आउनु भएको थियो रुन्सी चौरबाट सम्पर्कमा आउनु भएको थियो तर उहाँले चाहिँ के ल्याउनु भएको थिएन ओके पके पनि तपाईँ ल्याउन सक्नुहुन्छ विभिन्न किसिमका हाँस्य यहाँले भरिएका सामग्रीहरू बोकेर आउन सक्नुहुनेछ आग्रह गरिरहेको छु र अबको क्रममा भने एउटा रमाइलो खालको गीत सुनौँ जस्तो पनि लागिरहेको छ है पके तपाईँलाई पनि लागिरहेको होला एउटा रमाइलो खालको गीत सुनेछौँ ककटेलबाट तुम्ही हो बन्धु निकै रमाइलो गीत अबको क्रममा तपाईँ सम्पर्कको लागि तपाईँ भने 5, 61, 7, 8 अनि अनि अनि आफै बुझ्नुहोस् अनि हान्नुहोस् है त निकै रमाइलो खालको गीत हामी सुनिसकेका छौँ तुम्ही हो बन्धु निकै रमाइलो गीत रहेको थियो पक्कै पनि यहाँहरूको माझमा सुनाइसकेको छु र तपाईँ आउन सक्नुहुन्छ हामीसँग कुराकानी गर्नको लागि यो शनिबारलाई अझै फनमय बनाउनको लागि आउन सक्नुहुनेछ मैले आग्रह गरिरहेको छु र एउटा जोक्स फेरि पनि सुनाइदिइहाल्छु है एकचोटि के भएछ अरे भन्दाखेरि शिक्षक र विद्यार्थीको कुराकानी महाधारी शिक्षक र विद्यार्थीले सोध्नु भएछ के भनेर सोध्नु भएछ भने तिमीहरूको परीक्षा म्युजिकल छुटेर बाबु अब कसैको मनमा कुनै प्रश्न छन् भने निर्धक्क भएर सुरु हुन्छ भनेर सरले भन्नुभएछ है अनि एउटा विद्यार्थी निक्क उठेछ अनि के भनेछ थाहा छ अनि उसले भनिन्छ सर तपाईँहरू प्रश्न पत्र कहाँ छाप्दै हुनुहुन्छ नि सर भन्नुहोस् अरे भने पछाडि जो सुनाइसकेको छु र यतिखेर भने कोही साथी आउँदै हुनुहुन्छ हाम्रो सम्पर्कमा उहाँलाई स्वागत गरौँ हजुर नमस्ते नमस्ते नमस्ते कति बिस्तारै नमस्ते भन्नुभएको यहाँको नाम भनिदिनुहोस् पुरा नाम भनिदिनुहोस् त व्यस्तीबाट शङ्कर बाबु है तपाईँ नाम चाहिँ शङ्कर बाबु है टक्क यसो इन्ट्री गर्दा पनि हुन्छ नि शङ्कर म शङ्कर भनेर आउनुहुन्न है हजुर भनेर कहाँ हुन्छ त्यसरी होइन त्यही त तपाईँ गाह्रो पर्छ भनेको सानो भाइले अचम्म लाग्यो अरे के गर्नु अब गाह्रो पर्छ भनेपछि कुरो बुझ्नु भाइ फर्काउँदैछु क्या यता भाइलाई ल ठिकै छ शङ्करजी कार्यक्रममा आउनु भएको छ भनेपछि अरू तपाईँको खबर खबर त ठिक छ नि ठिकै छ अनि आज केही प्लान यताउता केही बनाउँदै हुनुहुन्छ ए नुहाइ धुवाइ गर्ने आज बिताउने होइन घाम ताप्ने घाम लागिरहेको छैन अलिअलि लागिरहेको छ है त्यति नै ल ठिक छ हुन्छ शङ्कर बाबुजी राम्रोसँग घाम ताप्नु होला राम्रोसँग नुहाइ धुवाइ गर्नु होला है कार्यक्रममा आउनु भएको छ के ल्याउनु भएको छ कसरी भनिदिनुहोस् त ओके हुन्छ तपाईँको सानो जोक जस्तो सुनिहाल्नुहोस् न त ल ओके ल रेडी 1 2 3 गो ल ओके भन्नुहोस् के भएछ अनि मैले भन्दा हुन्छ युवकले माया गर्ने रहेछ अनि युवकले त माया गर्छ भन्ने हुँदैन हुन त है निकै रमाइलो खालको अलिकति सुनिदिनुभयो यहाँलाई धेरै धन्यवाद उहाँ हुन्थ्यो शङ्कर बाबु आउनुभएको थियो ब्यास दुईवटा आउनुभएको थियो शङ्कर न शङ्कर भनेर इन्ट्री गरौँ न शङ्करजी भन्दै थियो ओके ठिकै छ उहाँ हाम्रो सम्पर्कबाट विषय भएर गइसक्नु भएको छ तपाईँ आउनु सक्नुहुन्छ 561781 हाम्रो सम्पर्क नम्बर हो हामी अब धेरै साथीहरू सम्पर्कमा लिन सक्दैनौँ किनकि हाम्रो स्टुडियोमा यति बेला 12:48 गइसकेको छ सायद एकजना साथी हामी लिन सक्छौँ कि ओके तपाईँ पनि बनिसक्नुहुनेछ त्यो भाग्यमानी साथी है तपाईँ पनि सुनाउन सक्नुहुनेछ रमाइलो खालको जोक छ नि तपाईँ पनि विजेता बन्न सक्नुहुनेछ होइन विनर बन्न सक्नुहुनेछ र बिक्रेको क्रममा भने कोही साथी आउने तर्खरमा हुनुहुन्छ ओके उहाँलाई स्वागत गरिहाल हजुर नमस्ते हजुर नमस्ते नमस्ते कुबुङ लोकाबाट ब्यास दसबाट मनिष मगर बोल्दै हुनुहुन्छ होइन अनि के छ मनिषजी हालको भएर ठिकठाक छ होइन ठिकले भनेपछि के भन्छ ठिकठाक छ भन्दाखेरि मगरहरूसँग के छ ठिकठाकले भन्छ हिले लाफा भन्छ है ठिक छ साथी भने होइन ओके ल ठिकै छ ओके अनि शनिबारको दिन आज मनिषजीको योजना के छ गरियो घाम तापेर बस्दै हुनुहुन्छ होइन तपाईँको घर चाहिँ कहाँ हो भन्नुहोस् त मेरो त टाढा छ धेरै टाढा कता कता टाढा भन्नुहोस् त रुकुमकोट ओके निकै डाँडाको हुनुहुँदो रहेछ है वास्तवमा सायद जागिरको सिलसिलामा तनावमा हुनुहुन्छ हो ओके ल ठिक छ ओके राम्रोसँग आफ्नो कार्यभार सम्हाल्नु होला है ओके कार्यक्रम कति सुन्नुहुन्छ बङ्गला खानाले कति सुन्नुहुन्छ तपाईँको त्यो दिन मात्रै सुनेर भएन तपाईँको त हरेक धड्कनमा डुक डुक डुक डुक गर्दाखेरि दमोली एफएम बज्न भयो क्या होइन त्यही त ओके ल ठिक छ खुसी लाग्यो है सम्झनुमा भयो कार्यक्रममा आउनुभयो कार्यक्रम पनि सुन्छु भन्नुभयो निकै मक्ख पार्नुभयो त मलाई त है ओके ल ठिक छ मनिषजी कार्यक्रममा आउनुभएको छ आज के सुनाउनुहुन्छ गीत गाउनु त मिल्छ होइन अलिकति कमेडी खालको गीत गाउनु मिल्छ होइन यसमा विशेष त होइन तपाईँ जोक सुनाइदिनुहोस् न एउटा रमाइलो खालको क्यारिकेचर गर्न आउँछ कि आउँदैन क्यारिकेचर गर्न आउँदैन है एउटा यसो हुन्छ नि साथीहरूले सुनाएको जोक्स भए पनि एउटा छोटो मिठो जोक्स भनिदिनुहोस् न जोस ल्याउनु भएको छैन भनेपछि है अहिले त्यसै म सुनाउँछु तपाईँ सुन्नुहोस् है त एकचोटि के भएछ अरे भन्दाखेरि एउटा भिखमा अनि भिखारी र एउटा मालिक चाहिँ को अलिकति कुराकानी रहेछ होइन अनि भिखारीले मालिकलाई सोधेछ अरे क्या त्यहाँ भनेछ भनौँ न सोध्नु भन्दा नि भनेछ उसले भिख मागिरहेको छ भिख मागिने क्रममा उसले भनेछ साहेब मलाई 1 रुपियाँ दिनुहोस् न साहेब भनेर भनेछ होइन भिख माग्नु अनि साहेबले भनेछ तिमीलाई लाज लाग्दैन सडकमा उभिएर भिख माग्नुलाई भनेर भनिदिएछ होइन अनि त्यस पछाडि त भिखारीले के भनेछ थाहा छ तपाईँलाई उसले के भनेछ भने अनि के तेरो 1 रुपियाँको लागि म अफिस खोलेर बसौँ त भनेर लगाइदिएर कि रमाइलो खालको जो सुनाइसकेको छ है मनिषजी कार्यक्रममा आउनुभयो धेरै धन्यवाद है अहिले चाहिँ हामी छिट्टो त छिट्टो है त ल ल भाइ ओके भाइ उहाँ हुनुहुन्थ्यो मनिष मगर आउनु भएको थियो ब्यासोस भएर कुराकानी गरिसकेका छौँ भन्नुपर्छ र अब भने हामी तपाईँका फोन कललाई लिन सक्दैनौँ किनकि हामी निकै अन्तिम जीवनतिर आइसकेका छौँ। अबको क्रममा एउटा रमाइलो खालको गीत राख्नु पर्ने बेला भएको छ, तेजबाट रहेको छ हिन्दी मुभी, यो हिन्दी मुभी तेजबाट यो रमाइलो खालको सम्राट छु। त्यस पछाडि विजेता को हुनुभयो त उहाँको नाम लिएर म आउनेछु एकैछिन यो रमाइलो गीत। पीछे पीछे खतरा पड़ गया, तुम बुरा कहा हो गया जो डर तेजबाट रहेको थियो हिन्दी मुभी तेजबाट। हामी पनि तेज तरिकाले कार्यक्रममा विनरको नाम लिएर आइसकेका छौँ। आज सम्पर्कमा आउनुभयो सली मिया आउनुभएको थियो रोजघर्ती पोखरी पञ्चायतबाट, प्रतीक्षा थापा खुदीबाट, देव थापामा गएर काठमाडौँबाट आउनुभएको थियो, पवित्र दराई दुम्सी चौरबाट, शङ्कर बाबु व्यास्तुबाट, मनिष मगर व्यास्तसबाट सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रमको फर्ममा विजेता हुनुभएको छ को भन्नुभएको छ बगे तपाईँ अचम्ममा हुनुहुन्छ होला। आज धेरै साथीहरूले सामग्री ल्याउनु भएको थिएन होइन, जति पनि थोरै सामग्री ल्याउनु भएको थियो साथीहरू उहाँहरू मध्येबाट नै हामीले विजेता घोषणा गर्नुपर्ने हुन्छ। र आज विजेता बन्नुभएको छ रोज घरती पोखरी भन्ज्याङबाट आउनुभएको थियो दोस्रो कलरको रूपमा, धेरै धेरै बधाई छ रोज घरतीजीलाई। रोज घरतीजीले प्राप्त गर्नुभएको छ दमोली सक्सेस कर्ममा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ। त्यसको लागि रोजी तपाईँ आउनुपर्ने हुन्छ दमोली एफएमको सम्पर्क कार्यालयमा 24 एक हप्ताभित्रमा आउनुभएको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र कार्यक्रममा जति पनि साथीले फोन गर्नुभयो यहाँहरू सम्पर्कलाई धेरै धेरै धन्यवाद। कति साथीहरूले फोन लागेन यहाँहरूलाई पनि धन्यवाद, किनकि अर्को हप्ता अवश्य पनि तपाईँका फोनहरू लाग्छ। र कार्यक्रममा सुझाव सल्लाह अनि प्रतिक्रिया तपाईँका छन् भने हामीलाई पत्र पठाउनको लागि ठेगाना रहेको छ कार्यक्रम टेलिफोन दमोली एफएम एनपुटी मेगा हर्ज व्यास्तु बालमन्दिरी चोक दमोली तनहुँको ठेगानामा तपाईँ पत्र गएर पठाउन सक्नुहुनेछ। कार्यक्रमलाई सुनेर साथ दिनुभयो खै हामीलाई त सम्झना भन्नुभयो होला है। ओके ठिकै छ, कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अर्को साता रमाइलो गर्न आउने भाषाको साथ म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि ब्याकग्राउन्डमा बजिराखेको छ। ओके निकै रमाइलो गीत 16 मुभीबाट नै रहेको छ यो रमाइलो गीत सँगसँगै सेल्फ अपरेटिङ सिस्टमबाट। म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। तपाईँको साता शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि मस्त रहनुहोस्। नमस्ते। Thank you.